साथी, के छ तपाईँको हाल खबर? गर्मी बढिरहेको छ, यो गर्मीबाट बस्नु हुनको लागि अनुरोध गर्दछु अनि स्वागत गर्दछु रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम पप ग्यालरीको आजको एपिसोडमा। आजको यो एपिसोड लिएर पनि उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर विष्णु श्रेष्ठ, सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। एभ्री सटरडे आफ्टर 1 PM अर्पण खबरपछि लगभग 2 PM रहेर हामी तपाईँको माझमा नेपाली पप सङ्गहरू प्लेआउट गर्नेछौँ। सँगसँगै नेपाली पप गीतको बारेमा पनि केही इन्फर्मेसन राख्ने प्रयास गरिरहेको छु भने आज मसँग तपाईँको माझमा म्युजिक खबर अवार्डको मनोनयनको बारेमा इन्फर्मेसन दिन्छु। यहाँनिर पप गीतको मात्रै नभइकन लोक अनि फिल्मी गीतहरू कुन कुन परेको छ यो नमिनीमा भनेर सोको जानकारी पनि दिनेछु भने तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी। पप ग्यालरीमा यतिखेर भने तपाईँको लागि एउटा आवाज अगाडि सार्दछु। आज सुरुमा प्ले आउट गर्छु घारघुर मदानी लोक पप रहेको छ, योजना पुरीको भोकलमा रहेको, जसमा लिरिक्स रहेको छ दीपक दस नामीको, म्युजिक हरिलामी छानेको, एल्बम मनै त होमा समावेश गरिएको यो सङ्ग बिल्कुलै नयाँ छ, पहिलोपटक बज्दैछ, किप लिसन इट। Sir ए घर घुर मदानी योजना पुरीको भोकलमा दीपक दशनामीको लिरिक्स हरि लामिसानेको म्युजिक अनि मनाइतो एल्बमबाट यो सङ्ग तपाईँको माझमा रेडियो अर्पण 104.5 मेगाहर्जबाट पहिलो पटक प्ले आउट भएको छ. कस्तो लाग्यो? कुनै पक्कै पनि राम्रो बनेको छ यो सङ्ग र अरू सङ्गहरू पनि मसँग बाँकी छ भने यति बेला म तपाईँको माझमा रहेर कुराकानी गर्छु. म्युजिक खबर अवार्डको musicover.com ले तेस्रो म्युजिक खबर म्युजिक अवार्ड 2014 मनोनयन सार्वजनिक गरेको छ. असार 1 गते प्रज्ञा भवनमा हुने एक विशेष समारोहमा वितरण गरिने अवार्डका लागि उत्कृष्ट 5 स्रष्टाको नामावली सार्वजनिक गरिएको हो. यसपटक 19 विधा अवार्ड वितरण गर्न लागि आयोजक संस्थाका प्रमुख सुमन बैरागीले सोमबार बताएका छन्. अवार्डको सर्वोत्कृष्ट पप गायन विधामा अन्जना गुरुङ खुट्टैमा पायल छ, मान्डवी त्रिपाठी फुल झैँ, सहीमा श्रेष्ठ मस्ती गरौँ, सुनिल गिरी पिपलु तिमी तथा सुरज श्रेष्ठ मुद्दा हालिदिन्छुमा मनोनित भएका छन् भने पप सङ्गीत विधामा अन्जना गुरुङ, गैरे सुरेश, दीपक शर्मा, राजु सिम तथा विश्वन मानन्दर बीच प्रतिस्पर्धा हुँदैछ. सर्वोत्कृष्ट पार्श्व गायिकातर्फ अन्जु पन्त हो यही हो माया, दुर्गा परियार महसुस, पुष्पा गुरुङ मञ्जरी, मिलन अमात्य नोटबुक तथा बिन्दु परियार अप्रिल फुल मनमा मनोनित भएका छन् भने पार्श्व गायकतर्फ टङ्कबुढा थोकी जन्जिर, प्रहलाद तिमिल्सिना नोटबुक, सन्तोष रुचाल अप्रिल फुल, सनु पौडेल मञ्जरी तथा शिव परियार बिन्दास टूमा मनोनित भएका छन्. चलचित्रतर्फ सर्वोत्कृष्ट सङ्गीतकारको विधामा अर्जुन पोखरेलको बिन्दास टू, कालीप्रसाद बास्कोटा मञ्जरी बाट टङ्कबुढा थोकी जन्जिर, महेश खड्का महसुस तथा वसन्त सापकोटा नोटबुकबाट मनोनित भएको छन्. श्रोतावृन्द, यहाँनिर मैले तपाईँको माझमा रहेर पप गीतको मात्र नभइकन अन्य विधाको बारेमा पनि कुन कुनले अवार्ड पाउनेवालामा छ सोको जानकारी गराइरहेको छु. सर्वोत्कृष्ट युगल गायनतर्फ ईश्वर पोखरेल र अन्जु पन्त मैले झैँ, दीपक लिम्बू र अन्जु पन्त सागरभन्दा गहिरो, राजेश पायल राई र सहीमा श्रेष्ठ यो संसार भनेको, रामभक्त र इतु जोजिजु कुनै बाटोमा तथा सुमित खड्का र मान्डवी त्रिपाठी मैले तिमीलाई मा मनोनित भएका छन्. सर्वोत्कृष्ट सुगम सङ्गीत गायिकाको विधामा अञ्जना गुरुङ तिमलाई भुल्न, अन्जु पन्त कहिले मिलन, काव्य आचार्य तिमलाई आफ्नो, रजिना रिमाल पहिलो माया तथा रिमा गुरुङ होडा जिन्दगी यो आँसुमा मनोनित भएका छन् भने सर्वोत्कृष्ट सुगम गायनतर्फ कन्हैया सिंह मुटुमा पीडा, प्रमोद खरेल छुटिएर तिमीसँग, शिव परिवार तिम्रै खुसीका लागि, शिशिर योगी बुढेसकालको माया तथा स्वरूपराज आचार्य तिम्रै आँचल बीच प्रतिस्पर्धा हुँदैछ. सर्वोत्कृष्ट सुगम सङ्गीतकारतर्फ दीपक शर्मा, रमेशराज भट्टराई, राजशुक्र लिम्बू, शक्ति बल्लभ तथा सम्भुजित बास्कोटा बीच प्रतिस्पर्धा हुँदैछ. त्यस्तै गरी सर्वोत्कृष्ट सुगम एल्बमको विधामा आलाप टू कन्हैया सिंह, जित जानकी पन्त, द पेन एन्ड देवेनगिरी तिम्रो आँचल, अशोक कर्ण तथा सत्यता गोविन्द प्रसाद उपाध्याय बीच प्रतिस्पर्धा हुँदैछ. सर्वोत्कृष्ट म्युजिक भिडियोको निर्देशन सुगम सङ्गीततर्फ विदुर खतेउडा, सुदीप बरल, सुब्रत आचार्य, समन अधिकारी तथा सुरेश दर्पण पोखरेल एकअर्कासँग भिड्दैछन्. यसबाहेक समारोहमा सुगम सङ्गीत गीतकार म्युजिक भिडियोका मोडल महिला पुरुष, म्युजिक एरेन्जर, मिक्सिङ नव प्रतिभा, सर्वोत्कृष्ट गजल चलचित्र गीतकार, राष्ट्रिय गीत, लोकदोहोरी शब्द, लोकदोहोरी भाका, लोकदोहोरी गायिका, लोकदोहोरी गायक, दोहोरी लोकदोहोरी नयाँ प्रतिभा आदि विधामा पनि अवार्ड प्रदान गरिनेछ. यो त रह्यो म्युजिक खबर अवार्डको मनोनयनमा कुन कुन सङ्घहरू कुन कुन विधामा अवार्ड हुँदैछ भन्ने सोको जानकारी. यति बेला पनि प्रोग्राम पप ग्यालरीमा फेरि पनि अर्को एउटा सङ्ग सुन्ने पालो भएको छ. यसपछि हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ. यति बेला पनि तपाईँको लागि सक्दिन जिउन सक्दिन छु न म तिम्रो माया बिना, थाहा छैन मलाई किन हो किन, थाहा छैन मलाई किन हो किन, सक्दिन छु न म तिम्रो माया बिना, सक्दिन छु न म तिम्रो माया बिना. चाहे तिमीलाई

कति मिठो माया सुमी स्मिता घिम्रेको भोकलमा रहेको थियो, म्युजिक कमलमान सिंहको रहेको थियो भने मोहित मुनालले एरेन्ज गर्नुभएको यो सङमा लिरिक्स रुद्र लम्सालको रहेको थियो। एल्बम इस्मीमा समावेश गरिएको छ यो सङ। केही समय अगाडि तपाईँले कमलमान सिंहको भोकलमा पनि यो सङ सुनिसक्नु भएको छ, त्यसैले अहिले सुन्दा तपाईँलाई यो सङ त कहीँ कतै सुनेको हो जस्तो लाग्नु पनि सक्छ। यस फ्रेन्ड, यो सङ पहिले नै आइसकेको छ मेल भोकलमा, अहिले चाहिँ फिमेल भोकलमा आएको थियो मार्केटमा, र अहिले चर्चा पनि बटुलिरहेको छ स्मिता घिम्रेको यो सङले। अब भने थोरै कुराकानी गर्छु। एकजना सङ्गीतकार तथा गायक चाहिँ सम्मानित भएका छन्। गायक तथा सङ्गीतकार हेमन मोक्तान सम्मानित भएका छन्। नेपाली गीत सङ्गीतको माध्यमबाट समाज सेवाको क्षेत्रमा क्रियाशील गायक मोक्तानले बालबालिकाहरूको शिक्षाका लागि देशका विभिन्न स्थानमा पुस्तकालय स्थापना गर्दै आएको योगदानको कदर गर्दै उनलाई 2071 सालको कुशेश्वर सेवा समाजबाट सम्मानित गरिएको छ। समारोहमा गायक मोक्तानले सिन्धुलीको देवी स्थान उच्च माध्यमिक विद्यालयका बालबालिकालाई करिब 20,000 रुपियाँ बराबरको शैक्षिक सामग्री वितरण पनि गरेका थिए। गीत सङ्गीतमा मात्रै होइन, समाजसेवामा पनि हाम्रा कलाकारहरू देखिन्छन्, सङ्गीतकारहरू गायककारहरू सबैजना लागिपरेका छन् भने यहाँनिर फेरि अर्को एउटा सहयोग गरेका छन् ऱ्याप गायक निर्णय दहले। यन यस केले गत साता एकल महिलाहरूको संस्था सामिदा वुमन डेभलपमेन्ट फोरम मार्फत काठमाडौँ तथा पोखराका 50-50 बालबालिकालाई पाठ्य सामग्री हस्तान्तरण गरेका थिए। समारोहमा सामिदाकी प्रमुख शर्मिला थापाले गायक श्रेष्ठलाई आफ्नो संस्थाको सम्मानित पदमा नियुक्त गरेको जानकारी गराएकी थिइन्। उक्त कार्यक्रममा एकल महिलाका दुई सन्तानलाई एक वर्षका लागि छात्रवृत्ति समेत प्रदान गरिएको थियो। वेल फ्रेन्ड, पप ग्यालरीमा आज मैले तपाईँको लागि यी इन्फर्मेसनहरू राखिसकेको छु। आज भने तपाईँको माझबाट बिदा लिनुपर्ने समय आइसकेको छ। एटिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहरु सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो। सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच। मेरो आवाज तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर विष्णु श्रेष्ठलाई पनि हृदयदेखि नै धन्यवाद गर्दै अन्तिममा टुक्रेको मुटु आत्मामा टु कमल खत्रीको बोकलमा रहेको यो सङ तपाईँको माझबाट छाड्दै रेडियो अर्पण 104.5 मेगाहर्ज प्रेजेन्ट्स प्रोग्राम पप ग्यालरीको आजको एपिसोडबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अलवेज लभ नेपाली म्युजिक भन्दै छुट्टिन्छु। हवस् त, नमस्ते, ह्याभ अ ग्रेट टाइम। टुक्रेको मुटु हेर अब कसरी जोडु भन, यो टुक्रेको मुटु हेर अब कसरी जोडु भन, यो बगेको आँसु हेर अब कसरी थामु भन। बगिनै बगिनै बगिनै बगिनै बगिरहेछ यो आँसु तिमीलाई सम्झेर, ओ बगिनै बगिनै बगिनै बगिनै बगिरहेछ यो आँसु तिमीलाई सम्झेर। रेडियो अर्पण 104.5।